بسم الله الحمد لله والصلاة والسلام على من لا نبي بعد. أما بعد، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما، سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. سبھی قسم کو پرشنسا ر گون گان ماتر ایک اللہ کے لاگے ہوں جو برہمانڈ کا سرشٹی کرتا جس میں بھائی کا جدتی پورا حل سن سبھی کا پرتی پالک انی داتا مرتو داتا جیون داتا ہن ہن سا اللہ کو لاکھ لاکھ دیا ر کرپا ہوس इस संसार में ईश्वर बाट पठाइएका ती सबै अगमवक्ताहरू र सन्देशवाहकहरूमाथि जो इस संसार में मानवता मानव जाति को मार्गदर्शन का लागि आउनु भएका थिए। आदरणीय दाई भाई दीदी बहिनीहरू हो, आज म तपाईहरूको सामनेमा जुन कुरा प्रस्त पार्न खोजेका छु त्यो हो बाइबलमा एकेश्वरवाद को शिक्षा। यो भन्दा अघि म वेद पुराणमा एकेश्वरवाद को सम्बन्धमा केही कुराहरू राखेका थिए। आज म बाइबलबाट कि बाइबलमा पनि एकेश्वरवादको शिक्षा रहेको छ भने तपाईहरुको सामनेमा राख्न प्रयास गर्छु र यो कुरा मात्र यस कारण राख्दछु कि हामी हरुमाथि यो कुरा स्पष्ट होस् कि ईसा अलैहि सलाम अर्थात जेसस अल्लाह का दूत हूँ, अगम वक्ता हूँ, अल्लाह को सन अल्लाह को छोरो होइनन। बरु अल्लाह ताला ले संसार मा अनेको संदेशवाहकहरु पठाउनु भएका थिए। ती मध्य का संदेशवाहक हजरत माननीय ईसा अर्थात जेसस पनि हुन्। उलाई हामी एक ईश्वर का भक्त मानु, एक अल्लाह का संदेश का मानु र उहाँले दिनु भएका शिक्षा लाई हामी समझिन प्रयास गरौं। सर्वप्रथम म तपाईहरुको सामनेमा बाइबलबाट एकेश्वरवादको शिक्षा र तालिम राख्नुभन्दा अघि केही कुराहरू तपाईँहरूको सामनेमा परिचय आउन खोजेका छौँ। फर्स्ट र पहिलो कुरो चाहिँ के छ कि वर्तमान बाइबल जो संसारकै मुख्तलिफ र विभिन्न भाषाहरूमा पाइने छन् त्यो बाइबल नहीं त्यो हो जो हजरत इब्राहिम जो हजरत ईसा अलैहिस्सलाम र मूसा अलैहिस्सलाम दाऊद अलैहिस्सलाम अन्य संदेशवाहकहरूमाथि अवतरित भएका नै बाइबल हो भने प्रमाण कसैको साथमा छैन। र यदि कोहीले यो भन्छ यो इन्जिल जो हाम्रो सामनेमा छ सामनेमा सामने जो हाम्रो सामनेमा छ भने त्यो बाइबल नै ईसा अलैहि सलाम माथि अवतरित भएका थिए भने त म प्रश्न गर्छु कि ईसा अलैहि सलाम जेसस को जो भाषा थियो त्यो भाषामा बाइबल आज कतिसम्म पाउन सकिन्छ